कि कान्छीलाई एकै पटक देखेको हे डाडा गाउँकी कान्छीलाई एकै पटक देखेको संजोग नै नै छ भन्नु भेट हुन लेखेको तारे भिरमा बसेर जाले रुमाल बुन्दै गीत गुनगुनाएको दिए मैले सुनेको डाँडा गाउँकी कान्छीलाई झस्काएर साह्रै सताइने किन उसले बिना सिद्धि मलाई तड्पाउँछिन् नि हो साह्रै सताउँछिन् नि टाढा गाउँकी कान्छीलाई एकै पटक देखेको केही थाहा छैन नि ओ फेरि भेट हुन्छ हुन्न केही थाहा छैन नि फर्किएर म पनि त उनलाई भेट्न गइन नि यता जस्तै उता पनि के भएको होला पक्कै मन रोएको होला टाढा गाउँकी कान्छीलाई एकै पटक देखेको संजोग नै रहेछ भन्नु भेट हुन लेखेको तारे भिरमा बसेर जाले रुमाल बुन्दै गीत गुनगुनाएको दिए मैले सुनेको डाँडा गाउँकी कान्छीलाई